Book 2 24 24 المواعيد ملاقات هل قد فاتك الباص للتو الحافلة؟ क्या तुम्हारी बस निकल गई थी? لقد انتظرتك للتو نصف ساعة. मैं आधे घंटे तक तुम्हारी प्रतीक्षा कर रहा था. ألا يوجد معك هاتف جوال؟ क्या तुम्हारे पास मोबाइल फोन नहीं है? كن دقيقا في المرة القادمة. अगली बार ठीक समय पर आना. خذ سيارة أجرة في المرة القادمة. अगली बार टैक्सी लेना. خذ معك مظلة مطر في المرة القادمة. अगली बार अपने साथ एक छतरी ले जाना. गदन عندي عطلة. कल मेरी छुट्टी है. هل سنلتقي غدا؟ क्या हम कल मिलें? يؤسفني غدا لا يناسبني. माफ करना कल मैं नहीं आ सकूंगी. هل قد خططت لشيء في عطلة نهاية هذا الأسبوع؟ क्या तुमने इस सप्ताहांत के लिए पहले ही कार्यक्रम बनाया है? أو قد صرت متواعدا؟ या तुम किसी से मिलने वाले हो? اقترح أن نلتقي في عطلة نهاية الأسبوع. मेरी राय है कि हम सप्ताहांत में मिलें. هل نقوم بنزهة؟ क्या हम पिकनिक जाएं? هل نسافر إلى الشاطئ؟ क्या हम किनारे पर जाएं? هل نسافر إلى الجبال؟ क्या हम पहाड़ों में जाएं? سأخذك من المكتب. मैं तुम्हें कार्यालय से ले लूंगी. سأخذك من المنزل. मैं तुम्हें घर से ले लूंगी. سأخذك من محطة الباصات الحافلات. मैं तुम्हें बस स्टॉप से ले लूंगी.